दसैँमा टह टह जुन चम्किराको मलाई हेरी मुसु मुसु गुल्स्यो हसिराको हे दुई दिनको जिन्दगी हो नाचु गाउँ आज मनको धोको बिसाउँ आज नमाने है लाज हे हे मनको धोको बिसाउँ आज नमाने है लाज ए कान्छ ए माइला जोरमा दल रङ्काइदेऊ लोकगीत गाइदेऊ औमल स्यो नाचिदेऊ कम्मरे भाचिदेऊ ए कान्छ ए माइला जोरमा दल रङ्काइदेऊ लोकगीत गाइदेऊ औमल स्यो नाचिदेऊ कम्मरे भाचिदेऊ ए औमल स्यो नाचिदेऊ कम्मरे भाचिदेऊ ए औमल स्यो नाचिदेऊ कम्मरे भाचिदेऊ गाइदो आउ माया नाचिदो कम्मरे भाचिदो ए